नमस्कार अनि स्वागत छ कार्यक्रम संघीयता संगालोमा। कार्यक्रम संघीयता संगालो एन्टेना फाउन्डेशन नेपालको उत्पादन हो। यो कार्यक्रम प्रत्येक शनिबार बिहान 8:10 9 बजेसम्म देशभरका 50 बढी रेडियो स्टेशनबाट एकसाथ प्रसारण हुन्छ। मेरो पनि नमस्कार अनि स्वागत छ। कार्यक्रम संघीयता संगालो तपाईँ अनलाइनमा पनि सुन्न सक्नुहुन्छ। एन्टेना फाउन्डेशन नेपालको वेबसाइट www.afn.org.np तपाईँ यो कार्यक्रम चाहेको बेला सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। संघीयता संगालोमा हामी संघीय व्यवस्थासँग जोडिएका विविध विषयवस्तुहरूको बारेमा कुराकानी गर्छौं। प्रदेश निर्माणका आधार, राज्य सञ्चालन प्रणाली, शासन व्यवस्था लगायतका कुराहरू संघीयता संगालोमा समेटिन्छन्। संघीय संरचनामा गइसकेपछि नेपालको स्वरूप कस्तो होला, नागरिकहरूको के त्यस्तो विशेष चिनारी बन्ला जसले संघीय नेपालका नागरिक भनेर चिनाउँदा आफूलाई गर्व महसुस गर्न सकुन्, यही कुराको जवाब त्यति बेला आउँछ जब संघीयताको मोडल बारे निर्ख्योल निस्कन्छ। संघीयताको यही मोडल बारे अघिल्लो संविधान सभाले पनि छलफल गरेको थियो। संघीय प्रणालीको संरचना निर्माणको जिम्मा त्यति बेला राज्य पुनर्संरचना आयोगले पाएको थियो, जसले संघीय संरचनाको एउटा खाका पनि बनाएको थियो। देशमा अहिले दोस्रो पटक संविधान सभाको निर्वाचन भइसक्यो र अहिले संविधान सभाका बैठकहरू पनि चलिरहेका छन्। अहिलेको संविधान सभाले अघिल्लो संविधान सभाले गरेका कामहरूको स्वामित्व लिइसकेको हुनाले अबको प्रदेश निर्माणहरूको संख्या राज्य पुनर्संरचना आयोगका अनुसार अघि बढ्छ भनेर भन्न सकिन्छ। तर सँगसँगै राजनीतिक पार्टीहरूले पनि प्रदेशहरूको संख्या चाहिँ छुट्टा छुट्टै रूपमा प्रस्ताव गरेका थिए र छन् पनि। आज चाहिँ हामीले कार्यक्रममा संघीय व्यवस्थामा प्रदेशहरूको संख्याले के फरक पार्ला यसै विषयवस्तुमा छलफल गर्छौं। गएको महिना हामीले राज्य पुनर्संरचना आयोगका तत्कालीन पदाधिकारीहरू, प्रमुख राजनैतिक दलका प्रतिनिधि र संघीयतामा सरकार राख्ने केही व्यक्तिहरूबीच राजनैतिक दलहरू र राज्य पुनर्संरचना आयोगले प्रस्ताव गरेका प्रदेशहरूका संख्या, यिनका आधार र प्रभाव बारे छलफल गरेका थियौं। छलफलमा सहभागी हुनुहुन्थ्यो नेपाली कांग्रेसी केन्द्रीय सदस्य पुष्प भूषाल, नेकपा एमालेका केन्द्रीय सदस्य प्रदीप गेवाली, ए नेकपा माओवादीका देवेन्द्र पौडेल, मधेसी जनअधिकार फोरमका रामजनम चौधरी, पूर्व संघीय मामिला तथा स्थानीय विकास मन्त्री विद्याधर मल्लिक, राज्य पुनर्संरचना आयोगका तत्कालीन सदस्य मल्ल के सुन्दर अनि संघीयतामा चासो राख्ने राजनीतिक शास्त्रका केही विद्यार्थीहरू कार्यक्रमलाई सहजीकरण गर्नुभएको थियो। राजन पराजुलीले सबभन्दा पहिला मैले कुराकानी सुरु रामजनम चौधरीजीबाट गरेँ। एक लेभलको मधेस आन्दोलन भयो जसले संवैधानिक हिसाबले संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्था अन्तरिम संविधानमा राख्नको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्यो। त्यसैले बेलामा संघीयता कसले भन्ने कुरामा चाहिँ मैले चाहिँ मधेसमा मधेस आन्दोलन सबै हिसाबले मधेस आन्दोलन पछि नै जन्मेको पार्टी पनि भन्नुपर्छ मधेसी जनता फोरम लोकतान्त्रिकलाई। रामजनमजी, तपाईँहरूले संघीय व्यवस्थामा कतिवटा प्रदेश र कस्तो प्रदेश चाहिँ को अवधारणा चाहिँ खोजिरहनु भएको छ? हाम्रो फोरम लोकतान्त्रिकले राज्य पुनर्संरचना आयोगको रिपोर्ट जुन 10 प्रदेशको खाका थियो त्यसलाई नै हामीले आफ्नो मेनिफेस्टोमा राखेका छौं। जुन खाका छ तराईमा 2 प्रदेश, मधेसमा र पहाड़मा 8 प्रदेश, 10 प्रदेशको हामीले खाका आफ्नो मेनिफेस्टोमा लेखेका छौं र त्यस आधारमा हामीले आफ्नो कार्यक्रम अगाडि बढाएका छौँ। मलाई सम्झना भएसम्म सुरुमा चाहिँ हामीले नेपाल जनतामा लामो चरणको छलफल गऱ्यौँ, एक मधेस एक प्रदेश यो विषय ठूलो महत्वको विषय पनि बन्यो। हुन त अहिले त्यो विषय अलिकति पुरानो होला, तर तपाईँहरू मधेसमा थोरै प्रदेश हुनुपर्छ भनेर छलफल गर्नुहुन्छ। अहिले यहाँ 2 प्रदेशको कुरा आए, थोरै प्रदेश किन तपाईँहरूलाई महत्वपूर्ण लाग्छ? 2 बाट 4 6 भयो भने के हुन्छ? होइन, खास गरी के हो भने अब 2 प्रदेशको जुन हामीले जुन अवधारणा यस मानेमा राख्यौं कि सबभन्दा पहिले त एक मधेस एक प्रदेशको कुरा आएको थियो र त्यो सम्भव हुने स्थिति भएन। त्यो सम्भव यस माने भएन कि मेचीदेखि महाकालीसम्म एउटा प्रदेश नहुने सम्भावना छ भन्ने कुराको त्यो पनि देख्यौँ एउटा। एक दोस्रो कुरा के थियो भने कि पश्चिमतिर थारू जुन थिए, थारू समुदायका, उनीहरूले के भन्यो भने यति ठूलो प्रदेश पनि हुँदैन र मधेस भयो भने मिचीदेखि महाकालीसम्म त्यसमा हामीले स्वीकार्य हुँदैन। त्यसले गर्दाखेरि हामीले चितवनदेखि कञ्चनपुरसम्म एउटा प्रदेश जो अब थरवट प्रदेश र बिरगंजदेखि झापासम्म मधेस प्रदेश, 2 प्रदेशको हामीले त्यो राख्यौँ र 3-4 अब भयो भने के हुन्छ भने खण्डीकरण धेरै हुन्छ। त्यसले गर्दाखेरि 2 प्रदेशसम्म ठिकै हो र विशेष गरेर हाम्रो मल्ल के सुन्दरजी हुनुहुन्छ जुन समितिमा हुनुहुन्थ्यो, उहाँ राज्य पुनर्संरचना जुन आयोग जुन एउटा सदस्यको रूपमा उहाँले काम गर्नुभयो, उहाँले धेरै कुराहरू उहाँले आफ्नो रिपोर्टमा लेख्नु भएको छ र त्यो एकदमै जनताको हकमा राम्रो छ र त्यस आधारमा हामीले त्यसलाई नै हामीले आफ्नो आधार मानेर अगाडि बढेका। डाक्टर सुबोध पोखरेललाई सोधिहाले मैले, अब तपाईँलाई पनि मान्ने हो त्यो त्यो अहिले उहाँले भनेको दस प्रदेश जसमा चाहिँ तलको मधेसमा चाहिँ दुईटा प्रदेश तराईमा दुईटा प्रदेश निश्चित रूपमा किनभनेदेखि म त्यही घोषणा पत्रबाट निर्वाचित भएर आएको हुँ। तैपनि किन त भनेर तपाईँले सोध्नु होला, त्यसको रेसनल म बताउन चाहन्छु। पूर्वी भाग जुन झापादेखि पर्सासम्म छ त्यहाँ बसोबासको हिसाबले पहिचानकै कुरा गर्दाखेरि पनि मधेसी जनसंख्याहरू बढी छन् र त्यसपछि दोस्रोमा अन्य जनसंख्याहरू आउँछ अनि तेस्रोमा थारूहरूको जनसंख्याहरू पर्दछ। अब पश्चिमतिरको भूभाग जहाँ चितवनदेखि कञ्चनपुरसम्म छ त्यहाँ थारूहरूको जनसंख्या बढी छ, करिब 60-65% त्यसपछि दोस्रोमा अन्य जनसंख्या, तेस्रोमा मधेसी जनसंख्या। त्यस कारणले गर्दाखेरि पनि यो किसिमको वितरण चाहिँ मान्य हुन्छ भन्ने हाम्रो सोचाइ हो, पहिचानको हिसाबले पनि र म आफै पनि सप्तरीको चाहिँ मेरो बसोबास तीन पुस्तादेखि सप्तरीमै हो, त्यस कारणले म पहाडे मूलको हुँ भन्दैमा म आफ्नो पहिचान र आफ्नो अहिलेको वर्तमान भौगोलिक पहिचानलाई म बिर्सिन सक्दिनँ। अब तपाईँले पहिचानको कुरा गरिहाल्नुभयो, बेला बेलामा चाहिँ अहिले के पनि कुरा उठ्छ भने अब मधेसको पहिचानको कुराकानी गर्दा त्यो अहिले भनेको जुन दुईवटा क्षेत्र जुन तोकिएको छ तपाईँले जुन प्रस्तावलाई पनि सहमति जनाउनु भएको छ त्यसमा तपाईँले भनेको पूर्व परेको प्रदेशमा तपाईँको पहिचान पनि सुनिश्चित भएको छ। अब हाम्रो पहिचान सुनिश्चित भनेको, अब पहिचान भनेको खालि जातीय मात्रै हुँदैन, सांस्कृतिक पनि हुन्छ, ऐतिहासिक पनि हुन्छ, भौगोलिक पनि हुन्छ। अब त्यस हिसाबले जुन प्रदेशहरूमा जुन ठाउँहरूको अथवा जुन जातिहरूको जुन संस्कृतिको राज्यमा चाहिँ पहुँच कम भएको छ त्यसमध्ये भौगोलिक हिसाबले मधेस र थरवटको त थरवट सांस्कृतिक पनि हो भौगोलिक पनि हो, त्यस कारण त्यसमा सुनिश्चित हुन्छ नै। म देवेन्द्र पौडेलजीबाट आउँछु। सबभन्दा पहिला माओवादीले प्रस्ताव गरेको मलाई सम्झना भएछ 13-15 प्रदेश प्रस्ताव गरेको थियो, सम्भवतः त्यसपछि पछाडि धेरै परिवर्तन भइसकेका छन्। एकीकृत माओवादीले चाहिँ अहिले पछिल्लो समयमा कतिवटा प्रदेश र त्यसका आधार के बनाएको छ देवेन्द्र सर? अब हामीले सम्भवतः राज्यको संघीयता सुरुमा हामीले सार्वजनिक गरेका छौँ, रुम्बा खालकै अवधिमा हामीले एउटा स्केच गरेर त्यसलाई सार्वजनिक गरेका छौँ र तर सहमतिको निम्ति हामीले अब 10 वा 11 जान सकिन्छ भन्ने कुरा पनि तत्त्वको बेलामा अघि पनि हामीले राखेका थियौँ। तर मुख्य प्रश्न चाहिँ अब यो गणितमा कति भन्ने कुरा भन्दा पनि यो सहायक कुरा हो। समुदाय यदि हिजो एकात्मक शाहवंशीय सामन्ती राज्य प्रणालीबाट उत्पीडनको महसुस गरेका छन् भनेदेखि उनीहरूलाई त्यो उत्पीडनको अन्त हुने गरी राज्यले मुक्ति भएको चाहिँ तपाईँ मुक्ति लाउनु पर्यो। त्यस कारण के प्रधान हो, गणित अथवा सङ्ख्या प्रधान होइन, पहिचान उनीहरूको हक अधिकार दिने कुरा प्रधान हो। म प्रतिक्रियातिर आइपुगेँ, म 9-11 सुन्दै थिएँ अनि तपाईँहरूको चाहिँ घोषणापत्र पढ्दै थिएँ, 7 पढेँ। अब यसमा अहिले पछिल्लो नेकपा एमालेको चाहिँ सङ्घमा प्रदेशहरू प्रस्ताव गर्दाखेरि चाहिँ मलाई तपाईँसँग थोरै अलिकति अगाडि पनि जोडेर सुन्नु, मलाई 11-7 आउँदाखेरिको प्रक्रिया सम्बन्धका पछिल्लो परिष्कृत बुझाइ सेयर गरिदिनुहोस् न प्रदेश। धन्यवाद। संहिताको बहसमा चाहिँ अहिले मुख्यतया हामी संख्या र नाममा केन्द्रित छौँ, जबकि संहिता या अझ त्योभन्दा फराकिलो ढङ्गले हेर्दा राज्य पुनर्संरचनाले समेट्नुपर्ने क्षेत्रहरू निकै धेरै छन्। ती विषयहरूसँग जोडेर हेरिएन भने संख्या 7, 9, 11, 14 त्यो विषय त प्राविधिक कुरा हुन्छ र त्यसले तात्विक रूपमा कुनै फरक राख्दैन। त्यसबाट मैले पहिलो त संघीयता या राज्य पुनर्संरचनाको बहसलाई समग्र राज्यको चरित्र बदल्ने कुरासँग जोड्नुपर्छ भन्ने ठान्छु र दोस्रो संख्याको सान्दर्भिकता के हो भन्ने सन्दर्भमा दुईटा कुरालाई हेर्नुपर्छ होला। पहिलो, संघीयता चाहिँ आफैमा एउटा गतिशील विकासमान प्रक्रिया हो। आज बनाएका सीमाहरू भोलि भत्किन्छन् या तिनीहरू खण्डित हुन्छन्। तपाईँले संघीयतालाई अभ्यास गर्दै जाँदाखेरि तपाईँ त्यसमा दक्ष बन्दै जाँदाखेरि चाहिँ त्यसको आयाम विस्तृत हुँदै जान्छ। कसैले भनेको थियो संहिता भने चाहिँ बनी बनाऊ फर्निचर कुनै कोठामा ल्याएर राख्ने कुरा होइन कि, त्यो चाहिँ एउटा बिरुवा हुर्काउने जस्तो कुरा हो। त्यस अर्थमा यसलाई एउटा इभल्भिङ प्रोसेसको रूपमा एउटा चाहिँ विकासवान गतिशील प्रोसेसको रूपमा हेर्नुपर्छ होला। यी दुईवटा कुरा राखिसकेपछि हामी किन जो 10-11 आसपासमा थियौँ र किन 7 आयौँ भन्ने सन्दर्भमा, पहिलो कुरा हामीले 2069 जेठ 2 जुन सहमति गऱ्यौँ 11 प्रदेशको, त्यो चाहिँ एउटा सम्झौताको दस्तावेज थियो। जेठ 14 जुनसुकै मूल्यमा पनि संविधान बनोस् भन्नका निम्ति हामीले सम्झौताको तहमा जाँदाखेरि हामीले कतिपय कुराहरूमा कम्प्रोमाइज गर्यौँ। हाम्रा अडानमा मात्रै अडिएर संविधान बन्दैन थियो, त्यसो हुँदा अरू दलहरूले पनि लचकता देखाउनु भयो. हामीले चाहिँ 11 प्रदेशको कुरा गऱ्यौँ जहाँ चाहिँ ती प्रदेशहरू मिश्रित हुनेछन्, ती प्रदेशहरू साझा हुनेछन् र प्रदेशको नाममा विवाद भयो भने पछि प्रदेश सभाले टुङ्गो लगाए अनुरूप हुनेछ भनेर त्यति बेला भन्यौँ. तर हामीले जब पछि छलफल गर्दै आयौँ, दोस्रो हाम्रो देशमा साधन स्रोतहरूको वितरण र जनसङ्ख्याको या जातीय बनोटको वितरण पनि एकदमै असमान खालको छ. तराईमा तपाईँ फर्टाइल ल्यान्ड देख्नुहुन्छ, पहाडमा तपाईँ नदी जङ्गलको चाहिँ एउटा प्रचुरता देख्नुहुन्छ, हिमाल अर्को खालको स्थिति छ. स्रोतहरूको असमान वितरणले भोलि ती प्रदेशहरूको आर्थिक क्षमतालाई प्रभावित नगरोस्, त्यसो हुँदा थोरै तर प्रभावकारी खालका प्रदेशहरू बनून् भन्ने उद्देश्यले चाहिँ हामीले 7 प्रदेशको कुरा चाहिँ गरेका हौँ. अब एउटा कुरा अर्को बताइदिनुहोस्, तपाईँहरूले चाहिँ सुरुमा 11 प्रदेश तोक्दाखेरि र अहिले 7 प्रदेश तोक्दाखेरि दुवै हिसाबले चाहिँ अघि तपाईँले भनेको हिसाबले हामीले जान खोजेको चाहिँ राज्यको चरित्र बदल्ने व्यवस्था, जनतालाई चाहिँ सबै हिसाबले न्याय अधिकार पहुँच देखिने व्यवस्था दुईटै ठाउँमा पुरा हुने कि के हो? शर्तबन्दीको आधारमा यदि तपाईँले 7 प्रदेश बनाउँदा पनि 11 प्रदेश बनाउँदाखेरि पनि जनतालाई राजनीतिक आर्थिक सामाजिक सांस्कृतिक रूपले अधिकार सम्पन्न बनाउने विषयबाट अलग गरेर केवल सिंहदरबारको अधिकार अरू केही 8-10 दरबारमा पुनर्वितरण गर्ने अर्थमा मात्रै गर्नुभयो भने त्यो 11 प्रदेशको प्रस्तावले पनि 7 प्रदेशको प्रस्तावले पनि हामीले भनेको राज्यलाई चाहिँ बदल्दैन. त्यसबारे मैले भने कि जस्तो संहिताको छोटो चर्चा गरौँ. संहिता विभिन्न राज्य संरचना राज्यका चरित्र भएका मुलुकहरूमा विभिन्न ढंगले लागू भएको छ. राजतन्त्र भएका मुलुकमा पनि छ, गणतन्त्र भएका मुलुकमा पनि छ, सैनिक तानाशाही भएका मुलुकमा पनि छ, एकदमै डेमोक्रेटिक मुलुकमा पनि छ, ठूलोमा सानोमा विकसितदेखि लिएर एकदम अविकसित सोमालिया या सुडानमा पनि छ. अर्थात् संहिता आफैले राज्यको चरित्र निर्धारण गर्दो रहेनछ. संहिता हुने बित्तिकै एकात्मकताको ठाउँमा संहिता भएपछि सबै समस्या समाधान भयो भन्ने कुरा होइन. राज्यको चरित्र अहिले जुन वामपन्थीहरूले भन्ने गरेको अर्थसामन्ती अर्धोपनिवेशी अथवा अरू विभिन्न ढंगले विश्लेषण गर्दाखेरि थोरै कुलीनहरूको हातमा अधिकार रहेको कुरालाई तपाईँले सामाजिक न्यायुक्त स्ट्रक्चर बनाउनु भएन भनेदेखि चाहिँ 7 अथवा 11 हुनुले तात्विक रूपले अन्तर गर्दैन. हामीले 7 भनिरहँदाखेरि पनि 11 भनिरहँदाखेरि पनि हामीले त्यो राज्यको चरित्र बदल्ने कुरासँग चाहिँ जोडेरै बहस चलाइरहेका छौँ. हाम्रा परिकल्पनाहरूमा ती विषयहरू छन्. मैले पुष्पाजीतिरलाई नेपाली कंग्रेस पछिल्लो समयदेखि जब संघीय व्यवस्थाको छलफल सुरु भयो त्यति बेला चाहिँ 5, 6 र 7 घुमिरहेछ. सबभन्दा पहिला 7 प्रदेश प्रस्ताव गर्यो, त्यसपछि आएर चाहिँ 5 प्रदेश सबभन्दा उत्तम छ भनेर चाहिँ नेपाली कङ्ग्रेसले प्रस्ताव गरेका छ. मलाई सम्झने भएपछि म गलत भएन सोचाउनु होला, घोषणा पत्र हेर्दाखेरि चाहिँ 6 प्रदेश हामीलाई एकदम ठिक लागेको छ भनेर नेपाली कङ्ग्रेसले प्रस्ताव गरेको छ. त्यो घोषणा पत्रबाट अहिलेसम्म आइसक्दाखेरि केही परिवर्तन भएको छ भने त्यो पनि बताउनुहोस्, अर्को के को आधारमा 6 प्रदेश छ भन्ने कुरा. बेसिकली अब नेपाली कङ्ग्रेसले लोकतन्त्रको सिद्धान्तमा आधारित रहेर राज्यको पुनर्संरचना हुनुपर्दछ र त्यसभित्र संहिता एउटा अहम एउटा राज्य संरचना पुनर्संरचना गर्नको लागि संघीयता भनेको महत्वपूर्ण आयामको रूपमा कंग्रेसले स्वीकार गर्नुपर्दछ भन्ने पहिलो कुरा हो, सैद्धान्तिक कुराहरू. नेपाली कंग्रेसले चाहिँ लोकतन्त्रभित्रलाई एउटा के मान्यता स्थापित गर्यो भन्दाखेरि आफ्नो महाधिवेशनबाट वा घोषणा पत्रबाट एउटा चाहिँ केन्द्रीकृत र एकात्मक शासन प्रणालीबाट संघीयतामा जाने बित्तिकै यो लोकतन्त्रको लोकतान्त्रिकरण सहज हुन्छ भन्ने कुरालाई विश्वास गर्यो एउटा. दोस्रो कुरा, कंग्रेसले संघीयतालाई किन स्वीकार गर्यो भन्दाखेरि समावेशी ढंगबाट जुन विविधताहरू छ कसरी विविधतालाई एकतामा रूपान्तरण गर्ने र त्यसको लागि भनौँ संसदीय शासन प्रणालीबाट यी विविधतालाई सम्मानजनक ढंगबाट स्थान दिन सकिन्छ भनेर दोस्रो चाहिँ उसले त्यो सिद्धान्तलाई राख्यो र तेस्रो चाहिँ बहुलवादमा आधारित बहुदलीय शासन प्रणालीलाई स्वीकार गर्नुपर्छ र यसको आधारमा चाहिँ संघीयताको खाकालाई तयार गर्नुपर्दछ भन्ने कुरा गर्यो. र तपाईँले भने जस्तै कंग्रेसले आफ्नो घोषणा पत्रमा 7 प्रदेश उपयुक्त हुन्छ भन्ने कुराहरूलाई घोषणा पत्रमा राखेको थियो र त्यसमा उसले स्पष्ट रूपबाट कंग्रेसको दृष्टिकोण सामर्थ्य र पहिचानलाई उसले स्पष्ट रूपबाट राख्यो. एउटा पहिचान भनेको हाम्रो एउटा विविधता बोकेको समाज जसमा सबै जात जाति भाषा लैङ्गिक पहिचान खोजेको पहिचानलाई हामीले आइडेन्टिटीको रूपमा लिन सक्छौँ. मनोवैज्ञानिक ढंगबाट म पनि यो शासनको या स्रोत साधनमा मेरो पनि एउटा सहभागिता छ भन्ने कुरा र उसको एउटा आइडेन्टिटीको सवाललाई संघीयताले सम्बोधन गर्नुपर्छ भन्ने एउटा भने अर्कोतिर कसरी गयो भने शक्तिमा पहुँच साधन स्रोतमा कसरी पहुँच पुर्याउन सकिन्छ त्यसको आधारमा संघीयतालाई हामीले चाहिँ रेखाङ्कन गर्नुपर्दछ र त्यो ढङ्गबाट राज्यको पुनर्संरचना गर्नुपर्दछ भने सामर्थ्य र पहिचानलाई दुइटैलाई प्यारल किन लिएर गयो भन्दाखेरि भोलि गएर सबैको पहिचान देखिने, जातीय द्वन्द्व मेटिने, कतै हामीले खोजेको संघीयताले भोलि चाहिँ द्वन्द्वको रूप नलियोस् भन्नको लागि स्पष्ट रूपबाट जातीय भाषीय लैङ्गिक आइडेन्टिटीको साथसाथै उसको पहिचानलाई पनि ल्याउनको लागि उसले 7 प्रदेशभित्र विभिन्न किसिमका संरक्षित प्रदेशहरू, अरू प्रदेशहरू विभिन्न किसिमका बनाउन सकिन्छ भनेर पनि आफ्नो घोषणा पत्रमा राखेको छ। र त्यतिले मात्र पुगेन, मुलुकको आर्थिक सबलीकरण गरेर त्यो लोकतन्त्रको तल्लो निकायका जनताले पनि शासनको साधन स्रोतमा पहुँचोस् भन्नको लागि पनि कंग्रेसले 3 तहमा स्थानीय शासनलाई चाहिँ बलियो बनाउनु पर्छ भन्ने आफ्नो दृष्टिकोण राखेको छ। म अहिले पालेपालो पहिचान र सामर्थ्य यो दुईटा विषयमा त म छिट चलेर आउँछु नै, सबैकोमा भएको खुसी एकदमै साझा कुरो छ, तर त्यहीँनिर अलिक बढी बहस छलफल देखिन्छ। मैले नबुझेको, तपाईँले अहिले तल्लो तहको जनता सम्बन्धमा चाहिँ अधिकार पुर्याउनेका लागि हामी सङ्घीय व्यवस्थामा जान चाह्यौँ भन्ने कुरालाई स्वीकार्नुभयो, कसैले चाहिँ तल्लो तहमा चाहिँ जनतामा चाहिँ न्याय अधिकार पुर्याउने हो भने चाहिँ प्रदेश चाहिँ को संख्याले त्यसमा महत्त्व राख्छ भन्ने जस्तो सोचेर होला 14, 15, 10, 11 गएको छ। तपाईँहरूले 6 बनाउँदाखेरि चाहिँ ठ्याक्कै तल्लो तहको जनतामा अधिकार पुग्छ भन्ने होइन, यस्तो तपाईँले भने जस्तै 14, 15, 16 मात्रै किन, त्योभन्दा पनि बढी प्रदेश हामीले गराएर एउटा नामाकरण वा जातीय आधारमा पहिचानको आधारमा जातीय पहिचानको आधारमा यदि हामी प्रदेश बनाउनेतिर छलफल जाने हो भने तपाईँको प्रदेश धेरैभन्दा धेरै सिद्धान्त त हामी पहिला स्पष्ट हुनु पर्यो कि हामी कस्तो किसिमको संघीयता चाहेका छौँ। होइन हामी यो देशमा भएका डाइभर्सिटी समावेशीकरणलाई अझै लोकतान्त्रिकरणको रूपमा अगाडि बढाउँदै लिएर जाने हो, सबै जात जाति सामाजिक आर्थिक राजनीतिक महिलाहरूको रूपान्तरणको लागि पहिचान र सामर्थ्य दुइटैबाट यदि रूपान्तरण गर्ने हो भने त्यसको लागि त हाम्रो जस्तो भौगोलिक विविधता भएको ठाउँमा त 7 नेपाली कंग्रेसले प्रस्ताव राखे पनि भोलि अरू पार्टीहरूसँग एउटा सम्झौता गरेर त्यसमा 1-2 थप घट त हुन्छ, त्यो किनभने कम्प्रोमाइजको डकुमेन्ट हो कन्स्टिट्युसन, त्यो आधारमा त संविधान बन्न सक्ने हुन्छ। मल्ल के सुन्दरजी, म किन तपाईँकोमा अलिक पछि आइपुगेँ भन्दाखेरि यो सबै कुरो समेटेर तपाईँहरूलाई एउटा प्रस्ताव गर्न भनेर सरकारले एउटा आयोग पनि बनायो जसमा तपाईँ आफै पनि सदस्य हुनुहुन्थ्यो, तपाईँहरूको फरक मत र यो प्रस्ताव चाहिँ जुन उनीहरू वेबसाइटमा राखेको छ, जुन तरिकाले खुला राखेको छ, यो चाहिँ एउटा इतिहासै बन्यो, किनकि म फरक मतहरू हेर्दै थिएँ, त्यसमा फरक मत राख्न बाँकी शब्द र राख्न बाँकी वाक्य पनि भेटिँदैन। राज्य पुनर्संरचनाले जुन प्रस्ताव गर्यो, अप्ठ्यारो ठाउँमा पर्नुभयो तपाईँहरू कि तपाईँहरूलाई अप्ठ्यारो भयो लागेन? अप्ठ्यारो ठाउँमा हामी परेन, हामी त एउटा सम्मानित ठाउँमै पर्या हो। यहाँ उपस्थित एउटा राजनीतिक दलले त्यो आयोगको रिपोर्ट हाम्रो लागि मान्य भनेर चुनावी घोषणा पत्रमा नै राखेको छ, एकीकृत माओवादीले पनि त्यसलाई चाहिँ अपनत्व नै ग्रहण गरेको छ। म त्यही भन्न चाहन्छु, मलाई खुसी लाग्यो कि अब सबै दलका मेरा आदरणीय वरिष्ठ मित्रहरूसँग चाहिँ यो विषयमा छलफल गर्न पाए। दुःख के लागिरहेछ भन्दाखेरि हामी कतै अलिकति इस्युबाट एजेन्डाबाट डिभिएट हुँदै हुँदै हुँदै गइरहेका छौँ कि जसलाई हामी भनेको पोलिटिकल पार्टिजहरू, किन भन्दाखेरि क्वेसन चाहिँ कतिवटा प्रदेश बनाउने त्यो होइन, के आधारमा प्रदेश बनाउने त्यो पनि क्वेसन होइन। अब पोलिटिकल पार्टीले अहिलेसम्म आउँदाखेरि बिर्सिएका कुरा चाहिँ के हो भन्दाखेरि हामी संहितामा किन गइरहेछौँ भन्ने कुरा मेन चाहिँ मतलब त्यो एजेन्डालाई नै सम्झन नसके जस्तो मलाई लागिरहेछ। यो संहितामा जानुको पछाडि 3-4 चाहिँ मतलब आधारहरू छन्। पहिलो आधार भनेको 2007 2062-63 जति पनि जनताले शान्तिपूर्ण आन्दोलनहरू गरे र 10 जनयुद्ध, मधेस आन्दोलन, जनजातिहरूको संघर्ष, त्यसले जो स्थापित गरेका चाहिँ मतलब चाहिँ मुद्दाहरू छन्, स्थापित गरेका चाहिँ अधिकारहरू छन्, त्यसलाई संस्थागत गर्ने एउटा उद्देश्य। दोस्रो उद्देश्य भनेको यो शान्ति प्रक्रियाको पनि एउटा चाहिँ मतलब चाहिँ पाट हो, शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउनको लागि राज्यको पुनर्संरचना नयाँ संविधानले सम्बोधन गर्नै पर्छ, त्यसो गर्दाखेरि शान्ति प्रक्रिया चाहिँ तार्किक निष्कर्षमा पुग्छ भने दुईटा कुरा है। तेस्रो कुरा भनेको चाहिँ विगत शान्ति सम्झौतामा राज्यको पुनर्संरचना किन गर्ने भन्ने कुरा स्पष्ट रूपमा लेखेको छ। त्यसको अलावा नेपालको अन्तरिम संविधान 2063 धारा 138 1 सबैलाई याद भएको कुरा हो कि राज्यको पुनर्संरचना किन गर्ने कसरी गर्ने भन्ने कुरा स्पष्ट लेखेको छ। मधेसी लगायत आदिवासी जनजाति तथा उत्पीडनमा परेका समुदाय र क्षेत्रको स्वायत्तताको आकांक्षालाई सम्बोधन गर्ने गरिकन राज्यको समावेशीय लोकतान्त्रिक गणतन्त्रको रूपमा पुनर्संरचना गर्ने प्रदीपजीले भन्नुभएको छ। यो चाहिँ मतलब चाहिँ एउटा सुनिश्चित चाहिँ प्रक्रिया चाहिँ हो। त्यसो भएको हुनाले मेरो विचारमा पहिले हामी त्यो उद्देश्य प्राप्तिको लागि अहिले हामीले अप्नाइरहेको बाटो ठिक छ कि छैन त्यो कुरा गर्नु पर्यो। राजनीतिक दलका धारलाई मैले सोधेको, उहाँहरूले के भन्नुभयो, हामी एकात्मक शासन व्यवस्थाबाट संघीय शासन व्यवस्थामा जान खोजेको उत्पीडित जनजातिलाई, राज्यको उत्पीडित समूहलाई, पछाडि परेका राज्यलाई सही ढङ्गले सबैका ढङ्गले समान रूपमा आत्मसात नगर्न सकेका समूहलाई न्याय दिलाउनका लागि नै हामी सङ्घीय व्यवस्थामा जाने भन्ने कुरामा कसैले होइन भन्नु भएन। यो सबैले भनेको कुरालाई पुष्पाजीले छवटा प्रदेश भन्दाखेरि पनि उहाँले त्यो कुरा जोड्नु भएको थियो, परिसरले चाहिँ सातवटा प्रदेश भन्दा पनि जोड्नु भएको थियो, देवेन्द्र शेखर जोड्नु भयो, तपाईँहरूले दसवटा प्रदेशमा चाहिँ त्यो कुरो कसरी दियो? एउटा कुरा, फेडरल रिस्ट्रक्चरिङ भनेको मूलत त्यसको दुईटा फिलोसफिकल पोलिटिकल चाहिँ आधारहरू छन्। एउटा सेयरिङ अफ द पावर, सेयरिङ अफ द पावर भनेपछि केन्द्रमा चाहिँ मतलब साझेदारी सरकार र स्थानीय तहमा चाहिँ स्वायत्त स्वशासनहरू, एउटा चाहिँ पावरको सेयरिङ हो। दोस्रो कुरा भनेको रिसोर्सको सेयरिङ। त्यसैले हामीले जो रिस्ट्रक्चरिङ गर्न गइरहेको छ त्यो रिस्ट्रक्चरिङले यो दुईटा कुरा कि उत्पीडनमा पारिएका समुदाय वर्ग लिङ्ग क्षेत्रले इक्वेल चाहिँ मतलब स्ट्याटसमा सेन्टरमा चाहिँ सेयरिङ पावर गर्न पाउँछ कि पाउँदैन, र लोकल लेभलमा सेल्फ गभर्नेन्समा चाहिँ अटोनोमिकीको अधिकार र सेल्फ गभर्नमेन्टको अधिकार प्राप्त गर्छ कि गरेन, अनि रिसोर्सको इक्वेल चाहिँ मतलब डिस्ट्रिब्युसन चाहिँ त्यो फाइनेन्सियल इक्वलाइजेसन भन्छ होइन, त्यो इक्वलाइजेसनको चाहिँ आधारमा चाहिँ प्राप्त गर्छ कि गर्दैन एउटा कुरा। दोस्रो कुरा, अहिले फेरि कन्फ्युजनमा चाहिँ हामी कहाँ परिरहेको छौँ भन्दाखेरि अहिले दोस्रो संविधान सभाद्वारा अस्ति मात्रै पहिलो संविधान सभाले जे जति चाहिँ मतलब काम कारवाही चाहिँ टुङ्गाइसकेको जसमा सहमति भइसकेको त्यसमा हामी अपूर्णत्व ग्रहण गर्छौँ भनेर भनिसकेको। अब म स्मरण गराउन चाहन्छु कि राज्य पुनर्संरचना तथा शक्ति बाँडफाँड समितिमा 26 तत्कालीन चाहिँ दलका 43 सभासदहरू चाहिँ थिए। त्यसमा त्यो 43 सभासदहरूले राज्यको पुनर्संरचना कसरी गर्ने भनेर सिद्धान्त तय गर्दाखेरि प्राथमिक आधार चाहिँ पहिचान हुन्छ है। पहिचान भनेको के हो त भन्दाखेरि ऐतिहासिक पहिचान, भाषिक पहिचान, सांस्कृतिक पहिचान, भौगोलिक निरन्तरता, प्रशासनिक सहजता र सहायक रूपमा सामर्थ्यको चार आधार भनेर यो सर्वसम्मत भएको आधार हो। अब फेरि यो सर्वसम्मत भएको कुरालाई हामी अपनत्व ग्रहण गर्छौँ भने पारित गरिसकेको छ, फेरि हामी डिस्कसन गरिरहेको छ अब राज्यको पुनर्संरचना कसरी गर्ने भनेको, हामी वी आर लस्ट। यसरी चाहिँ मतलब पोलिटिकल पार्टीहरू फेरि चाहिँ मतलब सुरुकै बिन्दुमा फर्कनु चाहिँ हुँदैन। अन्चाना फाउन्डेशन नेपालको उत्पादन कार्यक्रम संघीयता संगालो देशभरका 50 बढी स्थानीय रेडियो स्टेशनबाट एकसाथ प्रसारण हुन्छ। कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा उठेका प्रतिक्रिया हामीलाई पठाउनुहोला। पैसा नलाग्ने हाम्रो फोन नम्बर 1660013456 मा जुनसुकै बेला फोन गरेर आफ्नो कुरा रेकर्ड गराउन सक्नुहुन्छ, अनि फेसबुक र ट्विटरमा समेत संघीयता संगालो सर्च गरेर आफ्ना कुराहरू त्यहाँ पोस्ट गर्न सकिन्छ। मोबाइल प्रयोग गर्नेहरूले मेसेज बक्समा संघीयता संगालोको छोटो रूप SS टाइप गरी स्पेस दिएर आफ्नो कुरा लेखी हाम्रो नम्बर 5500 SMS गर्न सक्नुहुन्छ। तपाईँले अघि सुरुमा भन्नु म एकदम न्यूट्रल र टेक्निकल मान्छे, तपाईँ अर्थ मन्त्रालयमा हुनुहुन्थ्यो, त्यसपछि तपाईँ गरिबी निवारण कोषमा जानुभयो, त्यसपछि एउटा नेपालमा सम्भवतः तटस्थ सरकारभित्र तपाईँ संघीय मामिला तथा स्थानीय विकास मन्त्री भएर बस्नुभयो। तपाईँको विचारमा प्रदेशको संख्या, राज्यको अन्तिम उद्देश्य भनेको त जनता सम्मान, सेवा र पहुँच पुर्याउने हो, त्यो विषय चाहिँमा नम्बरको अर्थ के हो? नेपालमा 50 सङ्घ बन्यो भने राज्यलाई के फरक पर्छ? जस्तो पाकिस्तान त्यत्रो ठुलो देश छ, 4 स्वदेश रहेछ, नेपालमा चाहिँ 3 मात्र प्रदेश बन्यो भने त्यसको अर्थ राज्यलाई के हुनसक्छ? तपाईँको अनुभवले के हुन्छ? मलाई जहाँसम्म लाग्छ पहिचानको सँगसँगै इफिसियन्ट नहुनु, सर्भिस डेलिभरी नहुनु, जनताले आफ्नो अधिकार नपाउनु र विकेन्द्रीकरणले जे कुराहरू प्रोमिस गरेका थिए त्यो पनि जनताले नपाउँदाखेरि पनि यी निराशाका स्वरहरू जनतामा आएको, जातीय कुरादेखि बाहेक। त्यसै यदि हो भने हामीले 75 जिल्लाको बारेमा पनि सोच्नुपर्छ, 75 जिल्ला ठिक थियो कि थिएन भनेपछि, 75 जिल्ला यदि ठिक थियो भने त्यो पनि अब प्रान्त नहोला, नाम जे राखौँला, तर नेपालको 75 टुक्रामा अहिले पनि छ नि, 4000 गाविस नगरपालिकामा त अहिले पनि छ नि, तिनीहरू स्वायत्त भए त हामीले स्वायत्तताको प्रत्यभूति दिन चाहेको हो नि, पञ्चायतकै बेलादेखि नै दिन चाहेको हो नि, सेल्फ रुल भने त्यहाँसम्म जान्छ क्या। अब यो सेयर रुल चाहिँ नि बढी संहिताको कुराले माथिसम्म आउँछ, त सेल्फ रुल पनि त हाम्रोमा त हुन सकेको होइन। तलको सरकारहरूले पनि जति चाहिने केन्द्रबाट राजस्वको निक्षेपणद्वारा वा अधिकारको निक्षेपणद्वारा पाउनु पर्थ्यो त्यो पनि पाएको नेपालको अवस्था होइन। होइन हामीले भले विकेन्द्रीकरणमा धेरै फलको मार्ग भन्छौँ, तर जनताले अधिकारको कुरा गर्नुहुन्छ भने स्थानीयकरण निर्वाचन नभएको मात्रै होइन, हामीले केन्द्र सरकारबाट 5-6% भन्दा बढी राजस्व तल दिइराखेका छैनौँ। अरू मुलुकमा 30-40% पनि जान्छ, उनीहरूको आफ्नै पनि कमाएर खाने क्षमता पनि असाध्य कमजोर छ। त्यही समग्रमा राज्य पुनर्संरचनाले जनतालाई बलियो बनाउने, जनताको सामुदायिक संस्थाहरूलाई बलियो बनाउने, स्थानीय निकायलाई बलियो बनाउने र स्थानीय निकायको कतिवटा टायर राख्ने भन्ने कुरा टुङ्गो लगाइसकेपछि जिल्ला वा प्रान्त, जिल्ला वा प्रान्त जस्तै एउटा विचार यो पनि छ, मेरो आफ्नो अध्ययन क्लबमा देखेको थिएँ, जीवी समाजसँगको अध्यक्षले भन्नुभएको थियो के भने नेपालमा 25 प्रान्त नि भन्न सक्छ, अहिलेको 75 जिल्लालाई अलिकति ठुलो जिल्ला बनाएर 25 चाहिँ नाम त्यसलाई जिल्ला दिनुहोस्, प्रान्त दिनुहोस् वा काउन्टी दिनुहोस् आफ्नो ठाउँमा छ, त्यसले सेयर रुलमा भूमिका खेल्छ। सेल्फ रुल त त्यहाँ आवश्यकै छ, अहिले पनि आवश्यक छ होइन। त्यसरी जिल्लालाई चाहिँ नि एउटा रिस्ट्रक्चर गर्न सकिन्छ भने अहिलेको गाविसहरूलाई पनि 4,000 घटाएर 1,000 झार्नुपर्ने स्थिति छ। मेरो विचारमा राज्यको पुनर्संरचना त्यो तहसम्म जानुपर्छ, गाउँको जिल्लाको पनि पुनर्वर्गीकरण चाहिँ हुनुपर्छ। विभिन्न समितिहरूको प्रतिवेदन पढ्यो भने जस्तो अघि मलाई सुन्दरजीले ठ्याक्कै जोड्न खोज्नु भएको थियो, अहिलेसम्म जुन प्रस्ताव चाहिँ पास भइसक्यो त्यो हिसाबले हेर्ने भने एउटा छुट्टै आयोग बन्छ जसले आर्थिक रूपमा चाहिँ कुन कुन प्रदेशले कति कति रुपियाँ पाउने भन्ने कुरा चाहिँ एउटा निष्पक्ष आयोगले तय गर्छ भन्ने कुरा स्पष्ट रूपमा त्यसमा कतै केही विमति फरक मत नदेखिकन पास भएको एउटा डकुमेन्ट। अर्को अहिले तपाईँले भनेको तीन तहको इकाइ केन्द्र संघ प्रदेश र स्थानीय तह, यो तीनटा तहमा हामीले स्वीकारिसकेको व्यवस्था, त्यो हिसाबले हेर्ने हो भने हरेक प्रदेशमा एउटा आफ्नै विधायकीय त हुन्छ, हरेक प्रदेशमा एउटा मन्त्रीमण्डल त हुन्छ जसले सरकार चलाउँछ, अनि हरेक प्रदेशमा प्रादेशिक अदालतको व्यवस्था त न्याय निर्माण निकाय भन्छ, हामी एउटा संरचनाको कुरा त गरिरहेछौँ नि त। त्यो संरचनाको कुरा गर्दाखेरि 25 प्रदेश बनेपछि हामीले एउटा न्याय राज्य जस्तो देखिने 25 संरचनाको गफ गर्यौँ, 4 कुरा गर्यो नि हामीले, त्यस्तो 4 तहको कुरा गर्यौँ, होइन होइन होइन फरक छैन। यो डिबेट नेपालमा मेरो विचारमा असाध्यै कन्फ्युजन लिएर आउने प्रकारले आएको छ, यसलाई चाहिँ नै मैले अब आफ्नो अर्थशास्त्रको विद्यार्थीको नाताले पनि दोहोऱ्याएर भन्नै पर्छ। यो डिबेट चाहिँ दुर्भाग्यपूर्ण छ, डिबेट चाहिँ जनताको अधिकारसँग सम्बन्धित हुनु पर्थ्यो, डिबेट चाहिँ विकेन्द्रीकरणसँग सम्बन्धित हुनु पर्थ्यो, डिबेट चाहिँ जनताको आवश्यकतासँग सम्बन्धित हुनु पर्थ्यो। हामी डिबेट गर्छौँ प्रशासनिक खर्चको, प्रशासनिक खर्च टोटल खर्चको 80% बढी हुन भनेर भन्न सुहाउँछ, तर कुन हदसम्म निक्षेपण गर्ने त्यसका लागि अब जनताको लागि कुन कुन कुरा त्यहाँसम्म पुर्याउनु पर्यो त्यो छलफल पो हुनुपर्छ। अहिले नेपालको केन्द्रीय सरकारले स्थानीय निकायलाई, नेपाल प्रान्त त छैन नि, स्थानीय निकायको कुरा गरौँ, स्थानीय निकायमा 5-6% भन्दा बढी आफ्नो स्रोत दिने गरेको छैन। विकेन्द्रीकरणको सिद्धान्तले पनि त्यो 30-40% जान सक्छ भने तपाईँ अब अहिले नै अब प्रशासनिक खर्च पनि त छ नि, छैन र 75 जिल्लामा प्रशासनिक खर्च त भइरहेको छ, भले ही निर्वाचित सरकार छैन, त्यहाँको भ्रष्टाचारको कुरा हेर्नुहोस्, त्यहाँको जुन सबै यो लुफलहरू वा चाहिने त्यो टाल्नुपर्ने कुराहरू छ नि, त्यसलाई इफिसियन्ट बनाउनको लागि विभिन्न तरिकाहरू अप्नाउन सकिने होइन। त्यही भएर मेरो आग्रह के हो भने शुद्ध खर्चको कुरा हेरेर, त्यो पनि प्रशासनिक खर्चको कुराले, अदालत अहिले पनि अदालत छ नि, 75 जिल्ला अदालत छ, पुनर्वेदन अदालतहरू छन् होइन, वा त्यहाँ सचिवालय चाहिन्छ, केन्द्रीय सचिवालय त्यहाँको चाहिएला, यी कुराहरू त्यति धेरै ट्यान्जिबली इम्पोर्टेन्ट हुन्छन् जस्तो मलाई लाग्छ। हस्, यहीँ अब म पहिचानतिर छिरे राजनीतिक दलका सबैका चाहिँ घोषणा पत्र हेर्ने हो भने पहिचान कुनलाई प्राथमिकता भन्ने कुरा एउटा अहिले तपाईँहरूले बताउनु होला, पहिचान र सामर्थ्यका आधारमा नै सङ्घीय व्यवस्थालाई मानिनेछ भनेर लेख्नु भएको छ। सबभन्दा पहिला देवेन्द्र पौडेलजी तपाईँ बताइदिनुहोस्, पहिचान र सामर्थ्यका आधारमा कुरा गर्ने भने तपाईँको जुन 13 जुन तपाईँले तोक्नु भएको छ त्यसमा ती दुइटै कुरा कसरी एड्रेस भएका छन् एउटा, र तपाईँहरूको लागि पहिचान भनेको के हो? यो नेपाल के हो? पहिला नेपाल मोनोनेसन होइन, मल्टिनेसन मल्टिनेसनल कन्ट्री हो भनेदेखि त्यहाँबाट आउन चाहन्छु। मल्टिनेसनलका आधारमा पहिचान हो, यसलाई कस्तो विकृत गरियो भनेदेखि पहिचान भनेको चाहिँ कास्टिजम हो। हाम्रो पार्टीमाथि गम्भीर आरोप छ, पहिचान भनेको कास्टिजम हो, कास्टका आधारमा राज्यको वर्गीकरण गर्न खोजियो, त्यो गर्दाखेरि चाहिँ सामाजिक सद्भाव चाहिँ खलल पुग्छ भन्ने प्रकारको चाहिँ बहस तर्क अब यहाँहरू मिडियातिर हुनुहुन्छ व्याप्तै छ, र अब हामीले गम्भीर एउटा छलफलको रूपमा जानुपर्ने पनि छ। त्यस कारण सुभेरेन्टीसित रहेको चाहिँ नेसनालिटी एकीकृत एउटा इकाइ हो, त्यसपछि गएर यो नेसनालिटीका आधारमा जुन चाहिँ सङ्घको हामीले चाहिँ मोडालिटी भनेका छौँ, त्यो चाहिँ शरीरका अलग अलग अङ्गहरू जसलाई मस्तिष्क र ब्रेनले जसरी चाहिँ अब आदेश निर्देश गरेर चाहिँ त्यसलाई कन्ट्रोल गराएको हुन्छ, केन्द्रीय राज्यको पनि त्यहाँ भूमिका रहन्छ, एकीकृत इकाइको पनि त्यहाँ भूमिका रहन्छ। त्यस कारणले हामीले भनेको चाहिँ कास्टिजमका आधारमा नभएर नेसनालिटीका आधारमा राज्यको चाहिँ वर्गीकरण हुनुपर्छ। त्यसमा जाँदाखेरि थुप्रै बहसहरू छन्, उदाहरणको निम्ति नेवा प्रदेश भन्यो, हामीले नेवामा नेवा प्रदेशको आधारमा चाहिँ अब राज्यको नाम राख्दा ठिक हुन्छ भन्ने हाम्रो तर्क छ, त्यो एउटा नेसनालिटी हो। अब आप्रवासनको कारणले अरू समुदाय बढी आए, त्यस कारणले बहुमत जो त्यही हो होइन, बहुमत अरू समुदाय भइसक्यो भनेदेखि त्यहाँ अल्पसंख्यकको कहाँ हुन्छ पहिचान, नामाकरण कसरी गर्न सकिन्छ, सीमाङ्कन र नामाङ्कन भन्ने जो कुरा छ, यदि त्यसो हो भनेदेखि समावेशी समानुपातिक भन्ने जो पदावली हामीले 46 पछि लगातार प्रयोग गरिरहेका छौँ त्यो हटाइदिनुपर्छ। समावेशी समानुपातिक र सहभागितामूलक लोकतन्त्र भन्छ यदि हामीले भनेदेखि त्यही चाहिँ मल्टिनेसनालिटीका आधारमा हामीले चाहिँ राज्य बनाउनुपर्छ। अहिले तपाईँले प्रस्ताव गरेको ठाउँहरू विभिन्न हिसाबले आधार पहिचान हो भन्नुभयो, एउटा काठमाडौँ लगायत एउटा क्षेत्रको नाम नेवा राज्य समिति भनेर, तपाईँहरूको त हाम्रो समिति पनि छ, तपाईँ त्यसको संयोजक पनि हुनुहुन्छ, त्यसै गरी मगरात, लिम्बुवान, खुम्बुवान, त्यसपछि आएर चाहिँ थरुवान, तपाईँले जुन थोप्नु भएको छ नि, त्यसले कुनै एउटा समूहको पहिचानको कुरा उठाएको हो कि त्यसले क्षेत्रको पहिचानको कुरा उठाएको हो भन्ने कुरामा चाहिँ बेला बेलामा एक तहको अन्योल देखिन्छ। तपाईँले अलिकति त्यसलाई छिचोल दिनुहोस् न, यो तपाईँले यसलाई उदाहरण दिनुहोस्, तपाईँ यहीँको संयोजक भएको हुनाले यो यो क्षेत्रको पहिचान कसरी हो, त्यो जस्तो कुनै पनि जो पदावली सम्बन्धित समुदायको नाममा हामीले प्रयोग गरेका छौँ त्यो भनेको त्यहाँको बसोबास गर्ने सबै जनताको नेसनालिटीको केन्द्रीकृत अभिव्यक्तिको पदावली हो, त्यो कुनै निश्चित चाहिँ समुदायको मात्रै होइन। जस्तो उदाहरण लिम्बुवान भन्ने बित्तिकै लिम्बुवानभित्र बसोबास गर्ने, चाहे त्यहीँका आदिवासी हुन् चाहे पछि चाहिँ बसोबास गरेर त्यहाँ गएका हुन्, उनीहरूको त्यहाँको चाहिँ भाषा संस्कृति क्षेत्रको लगायतका कुराहरूको चाहिँ एकीकृत एउटा अभिव्यक्ति पदावलीको रूपमा हामीले त्यसलाई बुझेका छौँ। जस्तो चाहिँ नेवार एउटा समुदाय हो, एउटा नेसनालिटी हो, कास्टको अर्थमा हामीले भनेका छैनौँ। त्यस कारणले अब यदि हामी मैले अहिलेकैमा आउन चाहन्छु नेसनालिटीका आधारमा राज्यको चाहिँ पुनर्संरचना गर्ने भनेका छौँ भनेदेखि वा हिजोको वैज्ञानिक थिएन, 14 अञ्चल 75 जिल्ला झन्डै 4000 गाविस होइन, यो चाहिँ वैज्ञानिक छैन, यसलाई चाहिँ चेन्ज गरेर अर्को बनाउनुपर्छ भन्ने बित्तिकै फेरि उही नदीका नाममा त पहिले थिए नि त, कर्णाली अञ्चल, बागमती अञ्चल त पहिले थिए नि, उहीँ फर्केर बहस भइरहेको छ कि, त्यो थियो भनेदेखि चाहिँ हामीले मुख खोलेर भन्न सकिरहेको थिएन कि त, जनताको प्रेसर आन्दोलनका कारणले हामीले भने अब गल्ती गरियो हामीले भन्नु पर्यो, होइन त्यो साइन्स थिएन, त्यो नेपालको विशेषतामा नेपालको समाजलाई राज्य प्रणालीमा सङ्घीय मोडेल अनुरूप नेपाली चरित्रमा अभिव्यक्त गरेर त्यसलाई अगाडि बढाउने क्रममा त्यो चाहिँ वैज्ञानिक छैन भन्ने हो भनेदेखि हामी चाहिँ त्यसमा जानुपर्छ। म उदाहरण दिन चाहन्छु कि यो राष्ट्रिय रूपमा मात्रै चाहिँ भेगमा भनेको होइन, जस्तै एउटा गाविसमा थोरै सङ्ख्या छ, दलित छ, थोरै सङ्ख्या छ, अर्को कुनै चाहिँ समुदाय छ भनेदेखि त्यसले पनि त्यो गाविस त्यसको नाम भोलि अर्कै होला संविधान बनिसकेपछि, त्यहाँ मेरो हक अधिकार चाहिँ सुरक्षित छ, म त्यसमा चाहिँ समावेशी र समानुपातिक प्रतिनिधित्व अनुरूप चाहिँ म त्यहाँ पर्छु भन्ने कुराको प्रत्याभूति ग्रहण गर्न सकेन भनेदेखि उसले चाहिँ मुक्तिको स्वतन्त्रताको लोकतन्त्रको चाहिँ अनुभूति गर्न सक्दैन। त्यस कारणले हामीले चाहिँ पिरामिडीय क्रममा तलदेखि माथिसम्म यो समुदायको उत्पीडनको कुरा संख्यामा होइन, बहुमत अल्पमतका आधारमा होइन, उनीहरूको हिजो गुमेका हक अधिकारहरूलाई अभिव्यक्त गर्ने हिसाबले हामीले चाहिँ गर्न खोजिएको छ। यसमा खास गरी उहाँले पनि जो राख्नु भएको छ यो कर सर प्रणाली आदि इत्यादि त्यहाँ मन्त्रीमण्डल ठुलो हुन्छ यो हुन्छ भनेर चाहिँ त्यतापट्टिलाई मान्छेलाई चाहिँ झसङ्ग पार्न खोजिएको छ, त्यो त म्यानेज गर्न सकिहालिन्छ नि, त्यो त एक अर्काका प्रतिस्पर्धी इकाइको रूपमा त्यसलाई गरियो भनेदेखि त सङ्घीयता नभएका देशमा नि झगडा छ, बढी एकात्मक राज्य प्रणाली भएका देशमा झनभरि झगडा छ, होइन ती एक अर्का चाहिँ परिपूरक हुन् भनेदेखि त त्यहाँ हामीले कामबाट चाहिँ झापा झर्नु पर्यो भनेदेखि पासपोर्ट लिएर त झरिन नि त्यहाँ त राज्यले त सहयोग गर्छ नि त, अथवा भक्तपुरबाट बनेपा जानु पर्यो भनेदेखि त्यहाँ चाहिँ पासपोर्ट लिएर जाने भन्ने कुरा त हुँदैन, त्यस्तो चाहिँ सङ्कीर्ण हिसाबले त हामीले सोध्दैनौँ नि त, त्यसले त चाहिँ समुदायलाई प्रेरित पो गर्छ त। मैले उहाँलाई नेवा प्रदेश जुन उहाँले प्रस्ताव गर्नुहुन्छ त्यसको उदाहरणको आधारमा कुराकानी गर्दा त्यो चाहिँ ऐतिहासिक पहिचान र एउटा चाहिँ नेसनालिटी यसलाई कुनै एउटा जातको विशेषले होइन यो ऐतिहासिक पहिचानका हिसाबले हामीले भन्न खोजेको भनेर देवेन्द्रजीले जोड्नुभयो। नेकपा एमाले प्रस्ताव गरेको प्रदेशको कुराकानी गर्दा तपाईँले काठमाडौँ प्रदेश भनेर त्यसभित्र लगभग एकीकृत माओवादीले भनेको तामसालिङ पनि पर्छ, नेवा पनि पर्छ, अरू केही पनि पर्छन्। अघि तपाईँले दुईवटा विषय भन्नुभएको थियो, हामीले बनाउने पहिचान भनेको बहुपहिचानका आधारमा प्रदेश तोक्ने भनेर भन्नुभयो। यसभित्र देवेन्द्र पौडेलजीले भनेको कुरा कसरी सम्बोधन हुन्छ भन्ने कुरा पनि जोडेर, यो किन काठमाडौँ प्रदेश त्यत्रो भयो र किन काठमाडौँ प्रदेशले पहिचानको मर्मर भावना बोक्यो भन्ने कुरा तपाईँलाई लाग्छ भने? जब हामी पहिचानको कुरा गर्छौँ भने तपाईँसँग अहिले एउटा कुनै एउटा यस्तो प्रदेश बनाऊ जहाँ चाहिँ खास जाति विशेषलाई पहिचान दिएर उसलाई न्याय दिन सकिन्छ भन्ने ढङ्गले जातीय त्यो जातीय आधारमा राज्यहरू निर्माण गर्न सकिने आधार छैन। हाम्रो मिश्रित बनौटको हिसाबले, बसोबासको हिसाबले, हाम्रो चाहिँ यो हिसाबले। दोस्रो पहिचानको कुरा गरिरहँदाखेरि पनि हामीले के हेर्नु पर्यो भने मान्छेका बहुपहिचानहरू पनि हुन्छन्। म तपाईँ अगाडि बोलिरहेको छु, म जातको हिसाबले बाहुन, अझै उपाध्य बाहुन हो, मेरो च्वाइस त होइन तर म उपाध्य बाहुनको कुलमा जन्मिए। लैङ्गिक दृष्टिले म पुरुष, विचारको हिसाबले म लेफ्ट, मधेसको आँखाले हेर्ने भने म पहाडिया, पूर्वको आँखाले हेर्ने भने पश्चिम गुल्मीको मान्छे। अब यतिभित्र मैले खालि आफूलाई एउटा पहिचानमा सीमित गरेँ भने के हुन्छ होला? छेउमा पुष्पाजी हुनुहुन्छ, मैले लैङ्गिक हिसाबले मेरो पहिचान पुरुष मात्रै हो भने म त्यहाँबाट कट्छु। म बाहुन मात्रै भन्ने हो भने रामजनमजीहरूसँग मेरो मलिकजीहरू, मलाई सुन्दर मेरो यति असल मित्र हुनुहुन्छ, हामी कहाँ जोडिन्छौँ त? त्यसो हुँदा जातीय पहिचान मतलब एकल पहिचानमा जाँदै गर्दा तपाईँ एकदम केन्द्रित हुँदै जानुभयो भने त्यसले समाजलाई बिस्तारै बिस्तारै डिसइन्टिग्रेटतिर लैजान्छ। त्यस कारणले हामीले चाहिँ साझा पहिचान खोज्ने र बहुपहिचानको आधारमा प्रदेश बनाउने। त्यही भएर तपाईँले भनेको हामीले काठमाडौँ प्रदेश भनेको होइन, नेवा तामसालिङ बागमती प्रदेश भन्यौँ भनेदेखि ऐतिहासिक हिसाबले यो नेवार जातिको बसोबास भएको थलो पनि हो, तामाङ जातिको बसोबास पनि भएको थलो हो, तर यो अहिले आइपुग्दा हामी सबैको यहाँ बस्ने सबै समुदायको चाहिँ एउटा साझा थलो है भन्ने कुरा चाहिँ त्यसले भाव दिन्छ भन्ने अर्थमा हामीले त्यो प्रदेशको नामकरण गरेका हौँ। पुष्पाजी, है तपाईँले पहिचान र सामर्थ्यका आधारमा चाहिँ त्यसलाई महत्त्व दिँदै नेपाली कङ्ग्रेसले प्रस्ताव प्रदेशहरू तोक्छ भनेर भन्नुभएको थियो, अब तपाईँहरूको पहिचानको परिभाषा के हो त? संघीयताका केही सिद्धान्तहरू, केही मापदण्डहरूलाई आफ्नो घोषणा पत्रमा राखेर, जसमा उसले मैले पहिला पनि भनिसकेँ, एउटा लोकतन्त्रभित्र एउटा समावेशीकरणलाई उसले प्रमुख मुद्दाको रूपमा, सिद्धान्तको रूपमा राख्यो, जसलाई विगतको संविधान सभाले संघीयताको दुईवटा पहिचान र सामर्थ्यलाई आधारबिन्दु बनाउँदै गर्दाखेरि समावेशी जुन सिद्धान्त हो त्यो पहिचानको आधारमा उसले आफ्नो घोषणा पत्रमा पनि नेपाली कङ्ग्रेसले लेख्यो, जसले भाषिक जातीय सांस्कृतिक पहिचान जुन हाम्रो वास्तवमा नेपालको एउटा सम्पदाको रूपमा त्यसलाई पहिचानको रूपमा त्यसलाई सम्मान गर्नुपर्दछ र त्यस्तै किसिमबाट उसलाई भौगोलिक विविधता भएको हुनाले नेपालको एउटा भौगोलिक विविधता र प्रशासनिक निरन्तरता जहाँ जनतालाई अधिकार सम्पन्न बनाउन सकिन्छ भन्ने कुराहरूलाई पनि केन्द्रबिन्दुमा राखेर एउटा लोकतन्त्रको परिभाषा पनि गर्यो। र बेसिकली मलाई लाग्छ नेपाली कङ्ग्रेसले यो सिद्धान्तलाई पहिचानलाई व्याख्या गर्दै जाँदाखेरि प्रदीपजीले पहिला पनि भनिसक्नु भएको छ, जातीय मुद्दालाई हामी संघीयतामा सुरुमा बहसको क्रममा लिएर जाँदाखेरि हामी सत्य सही कुरा भन्नुपर्छ। हिजोको संविधान सभामा विषयगत समितिका कुराहरू तपाईँले गर्नुभयो, त्यहाँबाट यसरी पास भयो भनेर कुरा गर्नुभयो, तर विषयगत समितिमा तपाईँ फर्केर जानेहरू त्यहाँको बहसलाई अहिले स्मरण गर्दै जानियो भने जातीय नामकरणलाई हामीले कहाँ धेरै ठूलो विरोध थियो र हामी अब मगरात प्रदेशका, हामी गुल्मी अर्घाखाँची जिल्लाका मान्छे, हामीलाई लिम्बुवान प्रदेश भन्दा के बिग्रिन्थ्यो र एउटा कुरा, किनभने त्यसलाई पनि हामीले सम्मान गरेका थियौँ, हाम्रो पार्टीले पनि सम्मान गरेको थियो, तर मुद्दा कहाँ सुरु भयो भन्दाखेरि लिम्बुवान मगरात वा नेवा प्रदेश बनाउँदै गर्दाखेरि जातीय अग्राधिकारको आधारमा मुख्यमन्त्री दुई टोमा पाउनु पर्दछ भनेर संघीयताभित्रको शासन प्रणालीको जुन हामी संघीयतामा पुनर्संरचना गर्नुपर्छ, राज्यको पुनर्संरचना गर्नुपर्दछ र केन्द्र प्रदेश र स्थानीय बनाउनु पर्दछ भन्दाखेरि हामी त्यहाँ कसरी व्याख्या गर्यौँ भन्दाखेरि जनतालाई अधिकार सम्पन्न बनाउने नाममा हामीले जातीय प्रदेश बनाउँदै गर्दाखेरि त्यो जातलाई मुख्यमन्त्री बनाउनु पर्छ भन्ने जातीय अग्राधिकारका कुराहरूको बहस प्रारम्भ गर्यो। अहिले राम्रो गरी देवेन्जीले त्यसलाई फेरि नयाँ रङ्गबाट व्याख्या गर्नुभयो, वास्तवमा त्यस बेला त्यो विषयगत समितिमा यस्ता बहसहरू अगाडि चलेको भए मलाई चाहिँ विषयगत समितिले जातीय विषयवस्तुलाई व्यवस्थापन गर्थ्यो भने चाहिँ अहिले तपाईँले गरेको कुरा चाहिँ के भने यहाँ यो काठमाडौँ कुनै एउटा नेवा प्रदेश अथवा कुनै ठाउँमा मगरात प्रदेश, कुनै ठाउँमा लिम्बुवान खुम्बुवान प्रदेश हुनु भनेको चाहिँ त्यसमा असहमति केही पनि होइन, त्यसभित्र दिइने अधिकारका सवालमा चाहिँ कसैमाथि चाहिँ फरक भेद विभेद गरिएको चाहिँ मात्रै नेपाली कङ्ग्रेसको लागि मुद्दा होइन। अहिलेको नयाँ डिफिनेसनमा हामी जाँदाखेरि पहिलाको मैले तुलनात्मक रूपबाट मात्रै विश्लेषण गरेको, त्यस बेला जब प्रारम्भ भयो पहिलोको संविधान सभामा त्यस बेला जातीय जति पनि जातीय प्रदेशका कुराहरूका बहस प्रारम्भ हुँदाखेरि जातीय अग्राधिकारसँग जोडिएर आत्मनिर्णयको अधिकारसँग जोडिएर बहस प्रारम्भ भयो, जसले गर्दा संहिताको बारेमा पार्टीहरूको बीचमा सहमति कायम हुन सकेन। तर अब मलाई लाग्छ नयाँ ढङ्गबाट जाने बित्तिकै त कंग्रेसले पनि जातीय विविधता, क्षेत्रीय विविधता, भौगोलिक विविधतालाई कसरी एक ठाउँमा लिएर आएर उसको पहिचानलाई सुनिश्चित गरेर राज्यको पुनर्संरचना गरेर त्यहाँ पावर सेयरिङ, त्यहाँ स्रोत र अधिकारलाई कसरी बाँडफाँड गर्ने र यो विविधतामा भएका समुदायहरूलाई कसरी प्रतिनिधित्व गराउने र कसरी उनीहरूको पहुँच त्यहाँ पुर्याउने भन्ने किसिमबाट संहिताको सही ढङ्गबाट सैद्धान्तिक बहस अगाडि गयो भने मलाई लाग्छ संहिताको पुनर्संरचना गर्नलाई धेरै कठिन हुँदैन। कार्यक्रम संहिता सङ्गालोमा हामीले भर्खरै राजनीतिक दलहरूले र राज्य पुनर्संरचना आयोगले तयार पारेको संघीय सदस्यहरूको खाका, त्यसको संरचना र आधारहरूबारे छलफल सुनायौं। छलफलमा सहभागी हुनुहुन्थ्यो नेपाली काँग्रेसकी केन्द्रीय सदस्य पुष्पा भुषाल, नेकपा एमालेका केन्द्रीय सदस्य प्रदीप केवाली, ए नेकपा माओवादीका देवेन्द्र पौडेल, मधेसी जनअधिकार फोरमका रामजनम चौधरी, पूर्व संघीय मामिला तथा स्थानीय विकास मन्त्री विद्याधर मल्लिक, राज्य पुनर्संरचना आयोगका तत्कालीन सदस्य मल्लके सुन्दर अनि संघीयतामा चासो राख्ने राजनीति शास्त्रका केही विद्यार्थीहरू। कार्यक्रमलाई सहजीकरण गर्नुभएको थियो राजन पराजुलीले। सबैजनालाई धेरै धेरै धन्यवाद छ। आजको छलफलका क्रममा चाहिँ पुनर्संरचना आयोगका तत्कालीन सदस्यहरूले भन्नुभएको थियो नि, हामी अझै पनि संघीयताको संख्यामै रुम लिने हो भने संघ अथवा प्रदेश निर्माण चाहिँ समयमै गर्न सकिँदैन, ढिलो पनि हुन सक्छ, हुन पनि हो। जस्तो राजनीतिक दलहरू अझै पनि आफूले प्रस्ताव गरेको खाकामै मात्रै अल्झिरहेको जस्तो देखिन्छ, जसले गर्दाखेरि चाहिँ सबैमा एकरूपता अथवा सबैमा सहमति जुट्न सकेको छैन। राजनीतिक दलभित्र त संघीय संरचनाको जुन खाकाको कुरा गर्दा प्रदेशहरूको संख्याका बारे बरु यदा कदा छलफल हुन्छ, तर नागरिक तहसम्म पुग्ने हो भनेदेखि यो छलफल पनि भएको छैन अथवा नागरिकहरूलाई यसबारे प्रस्ट्याउने काम भएको छैन। अब छलफलका बेला चाहिँ प्रदेश निर्माणको कुरामा पहिचान र सामर्थ्यका कुरा अघि सारिन्छ, यसका आधारहरू के हुन् जसले गर्दा चाहिँ यही संघीय संरचनाका लागि यिनको अवस्था ठानियो भनेर चाहिँ बहस चल्दैन। यस विषयमा भएको थप छलफलहरू हामी आउने साताको कार्यक्रममा सुनाउनेछौँ। अवश्य कार्यक्रमबारे तपाईँले पठाउनुभएका प्रतिक्रिया सुनौ। सहकर्मी प्रियंका बुढाथोकी फेसबुक मार्फत त्रिभुवन विश्वविद्यालयमा अध्यापन गर्नुहुने भीम गौतम सोध्नुहुन्छ, भाषा आयोग र भाषा अकादमी बनाउन यो सरकार र संविधान सभालाई केले रोकेको छ? कार्यक्रमका अतिथि नेपाली कंग्रेसका पूर्ण कुमार शेर्मा र नेकपा एमालेका नेत्र प्रसाद पन्थीको उत्तर, संविधान बनेन, त्यसरी संविधान नबनेका कारण नै भाषा अकादमी र भाषा आयोग बनाउन नसकिएको हो। अघिल्लो हप्ताकै कार्यक्रम सुनेर फेसबुकमा जितेन्द्र खतिवडाले लेख्नु भएको छ, विद्यार्थी नेताहरूले यो चाहियो ऊ चाहियो भने तर अहिलेको बेटीथीको केही जिम्मा उनीहरूले पनि लिनुपर्छ, बन्द गराउने हड़ताल गर्ने काम त उनीहरूले पनि गरेकी हुन्। त्यस्तै हाम्रो टोल फ्री नम्बरमा धादिङका विष्णुप्रसाद सेडाईले भन्नुभएको छ, सामर्थ्य र पहिचानलाई मिसाएर प्रदेश बनाउनुको विकल्प छैन। नेपालमा संघीयताको मोडेल खास गरी पहिचान र सामर्थ्यको आधार हुनुपर्छ भन्ने तर्क वितर्क आइरहेका छन्। केही पछिले पहिचानका आधारमा त केही पछिले सामर्थ्यको आधारमा हुनुपर्ने तर्क गरिरहँदा मलाई यी दुवै पछिलाई मिलाउन सकियो भने बेस होला भन्ने लाग्दछ, किनकि जुन कुनै दलले पनि यी दुई मध्ये एकलाई अङ्गीकार गरेका छन्। तर नेपालमा संघीयता न त पहिचान अर्थात् जात जाति भाषा धर्म वेशभूषाकै आधारमा मात्र सम्भव छ, न त सामर्थ्य अर्थात् स्रोत सामग्री वा सम्पत्तिकै आधारमा वा क्षेत्रकै आधारमा मात्र सम्भव छ। यदि पहिचानकै आधारमा राज्य पुनर्संरचना गर्ने हो भने दुई चारवटा नाम चलेका जातिलाई मात्र काइब च्यापेर अरू लोकोन्मुख तथा अल्पसंख्यक जातिलाई पछाडि पारियो भने त पुनः देश गृह युद्धतिर जान्छ। यस देशको स्रोत र साधनको प्रयोग तथा उपयोग गर्ने अधिकार सबै जातिमा छ। त्यसै गरी सामर्थ्यकै आधारमा मात्र राज्य पारफाड गर्दा पनि सबै क्षेत्रमा समान आय आर्जनको क्षेत्र भेटाउन सकिँदैन। त्यसैले सही संहिताको मोडेल तयार पार्ने हो भने अहिले कायम रहेको पाँच विकास क्षेत्र वा मध्यपश्चिम अञ्चललाई दुई भाग बनाई पहिचान र सामर्थ्यकै आधारमा राज्य बाँडफाँड गरी क्षेत्रीय राज्य र त्यो मध्येको सबै अधिकार लिन सक्ने केन्द्रीय राज्य बनाएमा सही संहिताको मोडेल बन्न सक्छ भन्ने मेरो दृष्टिकोण रहेको छ। त्यस्तै पाल्पाका सन्दीप थापा बढीमा सात प्रदेशको संहिता हुनुपर्ने बताउनुहुन्छ। मलाई चाहिँ के लाग्छ भने यो संघीयको सम्बन्धी धारणामा नेपालमा चाहिँ अहिले जातीय राज्यको आवश्यकता छैन, किनकि जातीय राज्यले मुलुकलाई विघटन गर्नमा निश्चितै छ भन्नुपर्छ। 125-126 जात भएको मुलुकमा कुनै खसा जातिको मात्र प्रतिनिधित्व, यानि कुनै खसा जातिको मात्र राज्य हुनु एकदमै नराम्रो हो। नेपालमा यी पाँच आठ जाति बाहेकको अन्य जातिहरूको पनि राज्य चाहिन्छ। बहु पहिचान सहितको संहिता नेपालको लागि आवश्यक छ, तर प्रदेशको संख्यामा भने धेरै प्रदेश पनि नेपाललाई ठिक छैन। धेरै प्रदेश बनाउँदाखेरि नेपालमा त्यसको आर्थिक भार खेप्न नसक्ने हुनाले छ सात वा आठ प्रदेश भन्दा धेरै प्रदेश बनाइने उचित। प्रतिक्रिया पठाउने सबैलाई धेरै धेरै धन्यवाद। आज हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। कार्यक्रममा आज हामीले राजनीतिक दलहरू र राज्य पुनर्संरचना आयोगले प्रस्ताव गरेका प्रदेशहरूको संख्या, यिनको आधार र प्रभावबारे छलफलको अंश सुनायौं। आज प्रसारित सामग्रीको पूर्ण अंश हाम्रो वेबसाइट www.afn.org.np मा पनि सुन्न पाइन्छ। त्यहाँ पनि तपाईँ यो कार्यक्रम सुन्नुको साथमा कार्यक्रमबारे प्रतिक्रिया पनि दिन सक्नुहुन्छ। भोलि बिहान 8:10 हामी शान्ति प्रक्रियाको कुरा गर्न कार्यक्रम नेपाल चौतारीमा आउनेछौ। त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादन टोलीका राजन पराजुली, प्रियंका बुढाथोकी, प्रविधि अर्जुन राउत, म कल्पना भट्टराई र म गणेश आचार्य पनि बिदा हुन्छौ। नमस्कार। वन डढेलो लाग्नबाट जोगाऊ, वन वन्य जन्तु र अन्य सम्भावित क्षति हुन नदिऊ। बरण्डाभार क्षेत्रमा आगलागी गर्नु संरक्षणका हिसाबले अनि कानूनी रूपले पनि अपराध ठहरिन्छ। यसरी अवैधानिक रूपबाट आगलागी गराएको थाहा पाएमा हदैसम्मको कानूनी कारवाही हुने जानकारी गराइन्छ। वन क्षेत्रमा आगलागी भएको थाहा पाएमा मोबाइल नम्बर 98550 62587 र 98453 23311 फोन गरी जानकारी दिनुहुन अनुरोध गर्दछौ। अनियमित रूपले वन प्रवेश नगर्नु हुन र नगराउनु हुन समेत जानकारी गराइन्छ। हरियो वन कार्यक्रम मार्फत तराई भू परिधि कार्यक्रम सौराहा तथा अध्यक्ष एवं टिकौली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह रत्नगर साथ टिकौली चितवन। अब तपाई हाम्रै बजार बकुलहरमा सर्व सुविधा सम्पन्न केएन प्लाजा। तपाईलाई आवश्यक सम्पूर्ण सामानको लागि बजार चाहर्नु पर्ने झन्झटलाई मुक्त गर्नका लागि सु सेन्टर, फेन्सी, इलेक्ट्रोनिक्स, कस्मेटिक, ड्राई क्लिनर्स, साइकल स्टोर, होटल, बुटिक, कुर्ता, साडी, गिफ्ट आइटम, पूजा सामग्री, लेडिज टेलर, बेबी साइकल वाकर झोलुङ्गो लगायत अन्य पसलहरू केएन प्लाजामा खुलिसकेको छ। साथमा नयाँ व्यवसाय शुरू गर्न चाहने महानुभावहरूका लागि अब केही सटर भाडामा रहेको जानकारी गराइन्छ। सुरक्षाको राम्रो प्रबन्ध प्राप्त पार्किङ 10 फिट चौडाइको प्यासेज भएको सर्व सुविधा सम्पन्न केयन प्लाजा रत्नगराज बकुल्लर प्रोपाइटर राज श्रेष्ठ। मोबाइल नम्बर 98450 80572 र 98450 49280। साथै हामी कहाँ हेल्थ क्लबको पनि सुविधा छ। हार्दिक निमन्त्रणा। सम्माननीय प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको प्रमुख आतिथ्यतामा यही वैशाख 28 गतेदेखि 30 गतेसम्म होटल स्टार ब्याङ्केट रत्नगरमा सम्पन्न हुन गइरहेको नेपाल निजामती कर्मचारी युनियनको 6 केन्द्रीय महाधिवेशनमा उपस्थितिका लागि निजामती कर्मचारी युनियनका पदाधिकारी, साधारण सदस्य एवं सम्पूर्ण चितवनवासीहरूमा हार्दिक निमन्त्रणा गर्दछौ। उद्घाटन मिति र समय यही वैशाख 28 गते बिहान 11 बजे। साथै उक्त कार्यक्रमलाई नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा, रामचन्द्र पौडेल लगायतका शीर्ष नेताहरूले समेत सम्बोधन गर्नुहुने जानकारी गराइन्छ। नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्य समिति चितवन। अर्पण टाइम चेक, अहिले बिहानको 9 बज्यो। यस अर्पण टाइम चेक को साथमा टाढी रत्ननगर पोलिक्लिनिक प्राली र मार्शल इम्पोरियम, सुलभ र प्रभावकारी स्वास्थ्य सेवा दिँदै आइरहेको टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टरको विशेषज्ञ डाक्टर सेवाहरू, वरिष्ठ फिजिसियन डाक्टर सहितको दैनिक जनरल मेडिसिन, पेट, छाती, मुटु, उक्त रक्तचाप तथा मधुमेह क्लिनिक, जनरल सर्जरी तथा सामान्य शल्यक्रिय, हार्जोनी तथा नसारोग सेवा, नाक, कान, घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ सेवा, छाला, यौन तथा कुष्ठरोग सेवा, बालरोग सेवा, स्त्री तथा प्रसुति रोग सेवा, साथै भिडियो एक्सरे एक्सरे एसिजी सेवा 24 घण्टा एम्बुलेन्स सेवा आकस्मिक सेवा फार्मेसी सेवा दन्तरोग सेवा तथा वरिष्ठ हार्जोनी नसारोग ट्रमा सर्जन एवं जोर्नी प्रत्यारोपण विशेषज्ञ डाक्टर सुरेश पाण्डेद्वारा ढाड दुख्ने ढाडको नसा च्यापिएको खप्टिएको हात घोडा झमझमाउने सिल्का हान्ने पोल्ने जोर्नी दुख्ने सुन्निने घुडा खिएको हात घोडाको हड्डी भाँचिएको बाङ्गो टिङ्गो भएको बाथ युरिक एसिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर 2 मेन रोड टाढी चौक चितवन फोन 0556 63341 एम्बुलेन्स 98455 64222। पूर्वी चितवनकै एकमात्र हिरोको आधिकारिक विक्रेता मार्शल इम्पोरियम। हिरो कम्पनीका सबै मोडलका बाइक तथा स्कुटी उपलब्ध छ। आधुनिक प्रविधिद्वारा बाइक सर्भिसिङ, बाइक एक्सचेन्ज सुविधा, किस्ताबन्दी सुविधा तथा सम्पूर्ण पार्ट सुविधाका लागि हिरो अनि मार्शल इम्पोरियम मगनी चोक पर्सा बजार। फोन 0556 83199, मोबाइल 98550 61999। टाढी सोरुम रत्नगर 2 मेन रोड टाढी, फोन नम्बर 0556 61057। स्टाइल परफॉर्मेंस र माइलेज का लागि हिरो मात्र मार्शल इम्पोरियम मा। सरकारलाई अप्ठ्यारो पार्ने अवस्थामा नरहेको प्रमुख प्रतिपक्षको प्रस्तोक्ति। संविधान निर्माण महत्वपूर्ण भएकाले त्यसमा ध्यान दिन कांग्रेसको आग्रह। सकेसम्म भट्टराई पक्षलाई समेटेर केन्द्रीय समितिलाई पूर्णता दिने अध्यक्ष दाहालको तयारी। भट्टराई चीनबाट फर्केपछि छलफल गरिने। भारतीय कंग्रेस आईका नेता राहुल अप्ठ्यारोमा विवादास्पद अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगद्वारा स्पष्टीकरण माग। र अन्तर्राष्ट्रिय कराते प्रतियोगिता आजदेखि शुरू हुँदै खेल संसार वर्ष खेलाड़ीको घोषणा आज गरिने। टीभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकै सहर चौरा चोक टाढीमा। बेटर पावर, बेटर माइलेज, बेटर इन्जिन, बेटर ब्रेकिङ र बेटर राउन्ड पावरको लागि सम्झनुहोस्। 2011 मा स्कुटर अफ द इयरबाट सम्मानित मेटल बॉडी भएको 110cc को वेगो स्कुटर। TVS कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको डबल डिस्क बाइक अपाची आरटीआर 180cc। 2009-2010 बाइक अफ द इयर अवार्ड प्राप्त। नमस्कार, नेपाल वाणी नेटवर्कले काठमाडौँमा तयार पारेको राष्ट्रिय खबरमा मुक्ति बाबु रेग्मी र बलराम पाण्डेको स्वागत छ। देशभरका विभिन्न एफएम स्टेशन र इन्टरनेटमा नेपालवाणी.com संसारभर एकैसाथ प्रसारण भइरहेको राष्ट्रिय खबर अब विस्तारमा। एकीकृत नेकपा माओवादी भित्र देखिएको विवाद असन्तुष्ट पक्षलाई केन्द्रीय समितिमा राख्ने कि नराख्ने भन्ने सम्म पुगेको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अहिले असन्तुष्ट पक्षलाई केन्द्रीय समितिमा नराख्ने दबाव बढ़ेको छ। रिक्त रहेको केन्द्रीय समितिमा नयाँ व्यक्तिहरूलाई ल्याउन दबाव बढ़ेको स्रोतले जनाएको छ। नेता बाबुराम भट्टराई सहित दर्जन केन्द्रीय सदस्यहरूले राष्ट्रिय सम्मेलन बहिष्कार गर्दै बाहिरिएपछि नयाँ विवाद शुरू भएको हो। तर एकीकृत माओवादीका नेता वर्षमान पुनले भने भट्टराई पक्षसँगै छलफल गरेर अघि बढ़ने बताउनुभयो। उहाँले अहिले नै पार्टी फूटको अवस्थामा नरहेको स्पष्ट पार्दै भट्टराई चीनबाट फिर्ता भएपछि छलफल गरेर केन्द्रीय समितिको बैठक बोलाइने जानकारी दिनुभयो। पार्टी फुट्दैन, केही समस्याहरू देखिएका छन्, त्यसलाई हामी हल गर्छौँ। चीन भ्रमणबाट फर्किसकेपछि आगामी केन्द्रीय समिति अगाडि नै बसेर त्यो खाली ठाउँहरूमा साथीहरूलाई को कसरी राख्ने सल्लाह हुन्छ, त्यही सल्लाह भएको छ। तर भट्टराई पक्षीय नेता टोपबहादुर रायमाझीले पनि विशेष महाधिवेशन नभएसम्म आफूको अडान कायमै रहने बताउनु भएको छ। प्रमुख प्रतिपक्षीय एकीकृत नेकपा माओवादीले सरकारको कार्यशैली प्रति असन्तुष्ट रहे पनि सरकारलाई अप्ठ्यारो पार्ने कुनै रणनीति नभएको स्पष्ट पारेको छ। एकीकृत माओवादीले सरकार पूर्ण असफल भएको भन्ने नभई सरकारका कतिपय कामसँग सहमत हुन नसकेको बताएको नेता वर्षमान पुनले जानकारी दिनुभयो। उहाँले द्वन्द्वकालका घटनालाई बिउताएकाले सरकारसँग असन्तुष्टि बढ़ेको बताउँदै अहिले अप्ठ्यारो पार्ने अवस्था नरहेको जानकारी दिनुभयो। नेपाल वाणी नेटवर्कसँग कुरा गर्दै उहाँले यस्तो बताउनु भएको हो। पक्ष दल हो, हाम्रो सम्मेलनमा मूल्याङ्कन भएको छ, हामी सरकारलाई अहिले अप्ठ्यारो पार्ने गरी कहीँ पनि हिँडेका छैन, घरघर च्याएको मात्रै हो। काँग्रेसका युवा नेता चन्द्र भण्डारीले पनि अहिले संविधान महत्वपूर्ण भएकाले त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो। हजुरको भरमा निष्कर्ष निकाल्न यस्तो भाव भन्ने बेला होइन। हामीले जुन धेरै वर्षपछि नेपाली काँग्रेसको हातमा प्रधानमन्त्री आएको बेलामा, मन्त्रीहरू आएको बेलामा काम गरेनन्, अलि फास्ट गरे हुनु भन्ने कुरा स्वाभाविक हो, यसमा केही पनि होइन। तर यसको मतलब यो होइन कि फेरि सत्ता विगतमा जस्तो सत्ताका निम्ति छिनाछुप्ती गरेर झगडा गरेर फेरि संविधान नबन्ने अवस्थामा जानु हुँदैन। देशकै एकमात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्षमा यातायातको सुविधा पुगेको छ। सदरमुकामदेखि 45 कोष पश्चिममा अवस्थित ढोरपाटन उपत्यकामा मोटर पुगेपछि स्थानीयवासी खुशी भएका छन्। सदरमुकामदेखि 4 दिनको पैदल दूरीमा पुग्न सकिने ढोरपाटन क्षेत्रमा अब 1 दिनको मोटर यात्राबाट पुग्न सकिने जनाइएको छ। सदरमुकामदेखि बोबाङसम्म यसअघि नै सड़क सञ्जाल जोडिए पनि ढोरपाटन उपत्यकासम्म भने पुग्न सकेको थिएन। जिल्लाको पश्चिमी व्यापारिक केन्द्र बुर्तिबाङदेखि आदि अधिकारी चौर बोबाङ देउराली खोज हुँदै ढोरपाटन उपत्यकाको उत्तर गंगा तथा सानीभेरी नदी पार गरेको जीपका चालकलाई स्थानीयवासीले फूलमालाले भव्य स्वागत गरेका थिए। करिब 5 वर्ष यता बुर्तिबाङ हुँदै अधिकारी चौर बोबाङ ढोरपाटनसम्मको सड़क निर्माणमा सड़क डिभिजन कार्यालय जिल्ला विकास समिति तथा स्थानीय गाउँ विकास समितिको बजेट खर्च गरिएको थियो। म्याग्दी रूकुम र बागलुङ गरी 3 जिल्लाको 1325 वर्ग किलोमिटर क्षेत्रमा फैलिएको ढोरपाटन शिकार आरक्षित क्षेत्रलाई उच्च भागमा रहेको उपत्यकाको रूपमा समेत चिनिँदै आइएको छ। वर्षेनी 2 याममा सञ्चालन हुने शिकारका लागि विदेशी पर्यटकहरू यसअघि हेलिकप्टरबाट मात्र पुग्ने गर्दथे भने अब मोटर चढेरै आरक्ष पुग्न सक्नेछन्। देशकै एकमात्र शिकार आरक्ष भएको क्षेत्र भएका कारण पनि ढोरपाटन क्षेत्र आगन्तुकका लागि आकर्षक बन्ने गरेको छ। भौगोलिक प्राकृतिक जैविक र सांस्कृतिक हिसाबले समेत मनोरम उपत्यकाको रूपमा परिचित ढोरपाटन शिकार खेल्न आउने विदेशी शिकारीले वर्षेनी लाखौं रूपियाँ राजस्व बुझाउने गरेका छन्। कञ्चनपुरका मासु व्यवसायीले पशु वधशाला तथा मासु जाँच एन 2055 कार्यान्वयनमा ल्याउन सकेका छैनन्। पशु वधशाला तथा मासु जाँच एन 2055 कार्यान्वयन नहुँदा यहाँका जनस्वास्थ्यमा समेत असर परेको पशु चिकित्सकले बताएका छन्। जिल्लाका विभिन्न ठाउँमा मासुको कारोबार गर्नेहरूले मासु जाँच एन 2055 विपरीत मासुको बिक्री वितरण गरिरहेको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ। विदेश खेल खबर बाँकी नै छ, नेपाल वाणी नेटवर्क सुन्दै रहनुहोला। भवन निर्माण व्यवसायी संघ पूर्वी चितवनको अनुरोध, घर धनीले घर कम्पाउण्ड पर्खाल विभिन्न किसिमका निर्माण कार्य गराउँदा संघको कार्यालयमा आई घर धनी र ठेकदार बीच निर्माण शुरू गराउनु पर्नेछ। भवन निर्माण व्यवसायी संघको सदस्यता कार्ड नभएका ठेकदारलाई निर्माण कार्य गराउँदा सम्झौता हुने छैन। माथि उल्लेखित बुदा अनुसार काम नभएमा भइपरि आउने दुर्घटना एवं यस संघबाट पाउनु पर्ने सुविधाबाट वञ्चित हुनुपर्नेछ। भवन निर्माण व्यवसायी संघ पूर्वी चितवन, फोन 0556563271। कान्छु, तिमी मलाई माया त गर्छौ नि हैन? त्यो पनि सोध्ने कुरा हो र। त्यसो भए बिहे गराउन त। नाइ, दिदीको बिहे नै भएको छैन। मम्मीलाई सोधौं? अहँ, बेलै भएको छैन। त्यसो भए पल्सर बाइकमा घुम्न जाऊ न त। तर बाइक खै त। एकैछिन है, म आशीर्वाद अटोमोबाइल्स प्रणालीबाट बाइक लैहाल्छु नि। हजुर, हाम्रा सेवाहरू पल्सर 200 सिसी, एनएस बाइक 220 सिसी का पल्सर बाइकहरू, पिकअप र माइलेज राम्रो भएको विश्वकै सर्वाधिक बिक्री हुने 125 सिसी, 150 सिसी का डिस्कभर बाइक, 100 सिसी, 125 का प्लाटिना बाइकहरू पाउनुका साथै जिनियन स्पेयर पार्ट्स एक्सचेन्ज अफर, फाइनेन्स सुविधा एवं दक्ष र अनुभवी मिस्त्रीद्वारा सर्भिस ग्राई ढुक्क रहनुहोस्। सम्पर्क बजाज कम्पनीको आधिकारिक विक्रेता आशीर्वाद अटोमोबाइल्स प्राली, खैरनी 4 मगरी चोक पर्सा चितवन, फोन 0556583176, मोबाइल 98451200। विदेशका खबर, भारतीय कंग्रेस पार्टीका उपाध्यक्ष राहुल गान्धीलाई विवादास्पद अभिव्यक्ति दिएको भन्दै भारतीय निर्वाचन आयोगले स्पष्टीकरण माग गरेको छ। हिमाचल प्रदेशको एक कार्यक्रममा भारतीय जनता पार्टीलाई निराधार आरोप लगाएको उजुरीमा निर्वाचन आयोगले नोटिस जारी गरी राहुल गान्धीसँग स्पष्टीकरण माग गरेको हो। राहुलले भाजपा पार्टी सरकारमा आई द्वन्द बने र जसका कारण 22,000 भन्दा बढी मानिसको मृत्यु हुने बताएको भाजपा पार्टीको आरोप छ। भाजपाले निर्वाचन आयोगमा उजुरी दिएपछि निर्वाचन आयोगले आदर्श आचार संहिताको उल्लंघन भएको भन्दै निराधार आरोप लगाउन नपाइने बताएको छ। निर्वाचन आयोगले राहुलको अभिव्यक्तिले साम्प्रदायिक तनाव उत्पन्न गराउने ठहर गरेको छ। निर्वाचन आयोगले राहुल गान्धीसँग स्पष्टीकरण माग गर्दै 12 मेसम्म आफ्नो धारणा पेश गर्ने समय सीमा पनि तोकेको छ। भारतमा हाल लोकसभाको निर्वाचन जारी छ। करिब एक महिनादेखि शुरू भएको निर्वाचनको मतगणना भने मे 16 तारीकबाट शुरू हुनेछ। अबलाई केही खेलकुदका प्रसंग। जापान गोरी जुरी यो कराते डोकेनवाकाई नेपाल संघ शाखा कुमारी डोजोको आयोजनामा 5 अन्तर्राष्ट्रिय क्रान्ति प्रतियोगिता आजबाट शुरू हुँदैछ। पुरूष र महिलातर्फ एकल काता, टीम काता, एकल कुमुते र टीम कुमुते गरी जम्मा 21 स्वर्णका लागि प्रतिस्पर्धा हुने आयोजकका अध्यक्ष एवं प्रमुख प्रशिक्षक विदुर कुमारले जानकारी दिनुभयो। प्रतियोगितामा नेपाल लगायत भारत, बंगलादेश र मलेसियाका करिब 250 खेलाड़ीको सहभागिता रहनेछ। दुई दिने प्रतियोगिताका खेलहरू नयाँ बजार स्थित बहुद्देश्य मार्शल आर्ट केन्द्रमा हुनेछ। स्पोर्ट्स कार्निभलको आयोजक खेल संसार .com ले खेल संसार वर्ष खेलाड़ी 2070 अवार्ड विजेताको घोषणा आज गर्दैछ। कार्निभलमा गत वर्ष आयोजकले प्रदान गरेको खेल संसार प्लेयर अफ दि मन्थबाट 9 खेलाड़ी मध्ये एकलाई खेल संसार प्लेयर अफ दि इयर घोषणा गरी पुरस्कृत गर्नेछ। 9 खेलाड़ीहरूमा भलिबलकी रमिला तण्डुकार, सुटिङकी स्नेहा राज्यलक्ष्मी राणा, किक बक्सिङका कान्छालाल वाइबा, कराँतेका सुनिल लामा, बास्केटबलका सतीश प्रधान, पौडीकी श्रेया धिताल, भारोत्तोलनकी तारादेवी पुन, उसुकी झरना गुरूङ तथा फुटबलका भरत खवास रहेका छन्। एसएमएस भोटिङमा सर्वाधिक मत ल्याउने खेलाड़ी विजेता बन्नेछन्। विजेतालाई स्कूटर र माउन्टेन बाइक सहित नगदबाट पुरस्कृत गर्नेछ। कार्निभलको अन्तिम दिन आज मुबा थाईको प्रो फाइट रेस्लिङ, स्पोर्ट्स फेसन शो, नेपाल र मालदिव्स बीच मैत्रीपूर्ण पुरूष बास्केटबल प्रतिस्पर्धा लगायतका इभेन्ट्स हुनेछन्। भारतमा जारी आईपीएल क्रिकेट प्रतियोगितामा किङ्स इलेभेन पञ्जाब शीर्ष स्थानमा यथावत रहेको छ। चेन्नई सुपर किङ्स 12 अङ्कसहित दोस्रो स्थानमा छ। गैराती रोयल च्यालेन्जर बेंगलोरलाई 32 रनले पराजित गर्दै पञ्जाबले तालिकामा 14 अङ्क पुर्याएको हो। 199 रनको लक्ष्य लिएको पञ्जाबले बेंगलोरलाई निर्धारित ओभरमा 166 रनमा रोकेको थियो। टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर 198 रन बनाएको थियो। उसका डेभिड मिलरले 66, वीरेन्द्र सेहवागले 30, ग्लेन म्याक्सवेलले 25 र मनदीप सिंहले 21 रन बनाए। बेंगलोरका लागि एबी डिभिलियर्सले 53 र माइकल स्टार्कले 29 रन बनाए पनि टीमलाई जिताउन भने सकेनन्। प्रतियोगिता अन्तर्गत आज 2 खेल हुने भएका छन्। नेपाली समय अनुसार दिउँसो 4:15 दिल्ली डेयर डेबल्स र डेक्कन चार्जर्स हैदराबाद भेट्नेछन्। त्यसै गरी राति 8:15 मुम्बई इण्डियन्स र चेन्नई सुपर किङ्स पनि आमने सामने हुनेछन्। राष्ट्रिय खबरको अन्त्यमा बोल खबरका शीर्षकहरू फेरि एकपटक। सरकारलाई अप्ठ्यारो पार्ने अवस्थामा नरहेको प्रमुख प्रतिपक्षीको भनाई, संविधान निर्माण महत्वपूर्ण भएकाले त्यसमा ध्यान दिन कांग्रेसको आग्रह। सकेसम्म भट्टराई पक्षलाई समेटेर केन्द्रीय समितिलाई पूर्णता दिने, एकीकृत माओवादी अध्यक्ष दाहालको तयारी, भट्टराई चीनबाट फर्किएपछि छलफल गरिने। भारतीय कंग्रेस आयोगका नेता राहुल अप्ठ्यारोमा विवादास्पद अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगद्वारा स्पष्टीकरण माग। र अन्तर्राष्ट्रिय क्रान्ति प्रतियोगिता आजदेखि शुरू हुँदै खेल संसार वर्ष खेलाड़ीको घोषणा पनि आज। बिहान 9 बजेको राष्ट्रिय खबर यही सकिएको छ। मुक्तिबाबु रेग्मी र बलराम पाण्डे पनि विदा हुन्छौ। नमस्कार। प्रभु दर्शन दर्शन के भयो भन। घर बनाएको 3-4 वर्ष भयो, रंग लगाउने ठूलो इच्छा थियो, तर विश्वासिलो रंग टाइल्स पसल खोज्दा खोज्दै हैरान हुन लागिसके। अब कसो गरौं प्रभु? ल सुन, एसियन पेन्ट्स टाइल्स धारका सामान भएको साथै पेन्टर प्लम्बर सहितको विश्वासिलो र भरपर्दो पसल शिखर हार्डवेयर छ नि, त्यही जाऊ, तिम्रो सम्पूर्ण इच्छा पूरा हुन्छ। हुन्छ प्रभु, प्रभुको जय होस्। हजुर, एसियन पेन्ट्स को आधिकारिक विक्रेता, टॉयलेट बाथरूम किचन को सेनेटरी सामग्री, टाइल्स फिटिंग सामान, पोलिटेंग पाउन को साथ ही दक्ष प्लम्बर पेन्टर को लागी पनी हामीलाई सम्झनुहोस्। सम्पर्क शिखर हार्डवेयर, रत्ननगर 1 बकुलहर, पुरानो कर्मचारी पेट्रोल पम्प सँगै, प्रोप्राइटर राधाकृष्ण खनाल, फोन नम्बर 0556362290, मोबाइल नम्बर 9855062203, 9855062200 र 9845049399। आफ्नो उमेरै नपुगी कसरी यमलोक आयो तिमी? ऊ गरेर चाहिँ प्रभु नेपालमा लोड सेडिङ बढ्यो, ऊ गरेर चाहिँ अँध्यारोमा छमछम गरेर हिँड्दै हिँड्दै यहाँ पो आइपुगेको छ भने प्रभु ऊ गरेर